बिहे गरम बिहे गरम भाछ मलाई आजकल मलाई पनि बेगर्ने मन छ एउटीलाई त जसरी नि ल्याउँछु मैले यो साल मलाई पनि बेगर्ने मन छ गइरहेको मान्छेले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गरे गाउँको कान्छीले जाम भन्छ गरे गाउँको कान्छीले जाम भन्छ हे मलाई पनि बेगर्ने मन छ साथी सङ्गी सबजना बेगर्ने मन छ साथी भाइको जोडी देख्दा मनमा पीडा छ मलाई पनि बेगर्ने मन छ अब भने एक्लै जिउन गाह्रो हुँदै गछ मलाई पनि बेगर्ने मन छ गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गरे गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गरे गाउँको कान्छीले जाम भन्छ गरे गाउँको कान्छीले जाम भन्छ हे मलाई पनि बेगर्ने मन छ माइती घर पनि बेगर्ने मन छ घरमा पनि आमा भन्छिन् बरी लैजा मोरा मलाई पनि बेगर्ने मन छ बाउले पनि आमाको बात नकाट भन्छ छोरा मलाई पनि बेगर्ने मन छ गए गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गए गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गए गाउँको कान्छीले जाम भन्छ गए गाउँको कान्छीले जाम भन्छ बेगर्ने मन छ दाइको पनि बिहे भयो ल्यायो भाइले पनि मलाई पनि बेगर्ने मन छ मेरो मात्रै कस्ती होली जोबान कि धनी मलाई पनि बेगर्ने मन छ गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गए गाउँको कान्छीले जाम भन्छ मलाई पनि बेगर्ने मन छ गए गाउँको कान्छीले जाम भन्छ गए गाउँको कान्छीले जाम भन्छ